अरू सबैले बोलेर जानु भएको छ कि पैसा बाँडेकोमा चाहिँ के छ तपाईँको भन्नुहोस् न मण्डलले पत्रकारहरूलाई हन्डी बाँडेको कुरा त्यो त आइरहेको छ नि सन्डलले पत्रकारलाई बाँडिन बुझिन्छ हन्डी के हो हन्डीको बारेमा बताइदिनुहोस् न अलिकति हन्डी बिपी कोइरालाको बेलादेखि हो अनि तपाईँले यो सात दललाई आतङ्कारीसँग व्यवहार गरिन्छ टाढो पनि छ है भन्नुहुन्छ नि धम्काउँदै हिँड्नुहुन्छ नि किन मैले अहिलेसम्म कुनै पत्रकारलाई धम्क्याएको छैन धम्की होइन के धम्की सम्झिनु भयो तपाईँलाई निकै उक्साउनु पऱ्यो नि हो तपाईँले पनि उक्साउनु भयो कि मैले त छैन पत्रिका छ होइन राजा उक्सेर उक्सिन्छ यो आरोप कसले लगाइरहेको छ 25 लाख मिडिया मोबिलाइज गर्न तपाईँले क्याबिनेटबाट त गर लिनु भएको हो नि त होइन र त्यो त क्याबिनेटको निर्णय छ नि त त्यो के हो हेर्नुहोस् न मेरो यो बयान सिद्धियोस् होइन त्यसमा त खुलै छ त्यो त हिसाब त्यहीँ छ पत्रिका त्यहीँ छन् कार्यक्रम त्यहीँ छ होइन विज्ञापन त्यहीँ छ खल्तीमा हाल्नलाई ल्याए होइन नि तपाईँको खल्तीमा हाल्नलाई पनि ल्याए होइन दमनको क्षति कसले लिने यत्र मान्छे मरे यत्र घाइते भए जिम्मेवारी कसले लिने नैतिक जिम्मेवारी तपाईँ लिनुहुन्छ लिनु पूर्णता लिनुहुन्छ नैतिक जिम्मेवारी पूर्णता लिनुहुन्छ